नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म अनिता अर्याल। समाचार सुरु गरौँ प्रमुख खबरका शीर्षकहरूबाट। संसदको अवरोध हटाउने विषयमा मुख्य 3 दलबीच छलफल हुने, संविधान सभाको बैठक आज पनि चल्दै। एमाले संसदीय दलका नेता केपी शर्मा ओली स्वदेश फिर्ता, पार्टीमा नेतृत्व हस्तान्तरण सहमतिकै आधारमा गर्न सकिने विचार व्यक्त। भारतका केन्द्रीय ग्रामीण विकास मन्त्री गोपीनाथ मुन्देको कार दुर्घटनामा निधन, सिरियामा राष्ट्रपतीय निर्वाचन हुँदै। र श्रीलङ्का र इङ्ल्यान्ड बीचको 5 तथा अन्तिम एकदिवसीय क्रिकेट आज। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। संसदको अवरोध हटाउने विषयमा आज मुख्य 3 दलबीच छलफल हुने भएको छ। प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान संसदको अवरोध हटाउने बारे नेपाली कङ्ग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच छलफल गर्ने सहमति बनेको हो। बालुवाटारमा भएको छलफलपछि प्रचण्डले दिउँसो संसदको बैठक बस्नु अघि 3 दलबीच छलफल गरेर निकास खोजिने बताउनु भएको छ। अर्थ मन्त्रालयले बिना योजना धेरै रकमान्तर गरेको भन्दै एकीकृत नेकपा माओवादी र विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन्। उनीहरूको अवरोधका कारण संसदमा प्री बजेट छलफल पनि रोकिएको छ। अर्थमन्त्रीले नियम अनुसार नै रकमान्तर गरेको दावी गरे पनि कङ्ग्रेसका सभासदहरूले मागेको जिल्लामा मात्रै बजेट दिएको भन्दै अरू दलहरूले विरोध गर्दै आएका छन्। अर्थमन्त्री डाक्टर रामचरण महतले सरकारले चालु आर्थिक वर्षको बजेट रकमान्तर गरी भ्रष्टाचार भयो भन्दै विरोध गर्नुको कुनै अर्थ नभएको बताउनु भएको छ। उहाँले अहिले विकास खर्च नभइरहेको अवस्था रहेको तर महत्त्वपूर्ण आयोजनाहरूमा रकम अभाव भएर काम रोकिएकाले त्यस्ता महत्त्वपूर्ण आयोजना सम्पन्न गर्नका लागि मात्रै सीमित मात्रामा रकम अन्तर भएको बताउनु भएको छ। उपचारका लागि थाइल्यान्डको ब्याङ्ककमा रहनुभएका एमाले संसदीय दलका नेता केपी शर्मा ओली स्वदेश फर्कनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि एमाले नेता कार्यकर्ता झण्डा र ब्यानर सहित पुगेका थिए। ओली आइपुग्दा विमानस्थलमा एमालेको भन्दा राष्ट्रिय झण्डा बढी फहराइएको थियो। आफू पक्षका नेता कार्यकर्ताको भव्य स्वागत पाएपछि नेता ओलीले पार्टीमा नेतृत्व हस्तान्तरण सहमतिकै आधारमा गर्न सकिने बताउनु भएको छ। अध्यक्षका दावेदार समेत रहनुभएका ओलीले सहमतिबाट नेतृत्व टुङ्गो लगाउने बताउनु भएको छ। पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालप्रति लक्षित गर्दै ओलीले भन्नुभयो, पार्टीभित्र पुरानो प्रवृत्ति उचित र न्यायसङ्गत हुँदैन। ओलीले पार्टीको 9 महाधिवेशनले एउटा नयाँ आयाम थप्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। उहाँले समयमै संविधान निर्माण हुनेमा पनि विश्वास व्यक्त गर्नुभयो। आफू पूर्ण निको भएको भन्दै ओलीले आफ्नो स्वास्थ्यप्रति शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक अहिले चलिरहेको छ। पार्टी कार्यालय बल्कोमा सुरु भएको बैठकमा महासचिव ईश्वर पोखरेलले पेश गरेको संगठनात्मक प्रतिवेदनको बारेमा छलफल भएपछि परिमार्जन सहित पारित हुनेछ। एमाले प्रचार विभाग प्रमुख प्रदीप गेवालीका अनुसार महासचिव पोखरेलको संगठनात्मक प्रतिवेदनको बारेमा बोल्न बाँकी नेताहरूले आजको बैठकमा आआफ्नो धारणा राख्नेछन्। आजको बैठकमा एमाले सचिव तथा संगठन विभाग प्रमुख युवराज गेवालीले विधान संशोधन प्रस्ताव पेश गर्ने पनि प्रचार विभाग प्रमुख ग्यावालीले जानकारी दिनुभएको छ। विधान संशोधनको प्रस्ताव पारित भएपछि महाधिवेशनको तयारीका विषयमा छलफल हुने एमाले स्रोतले जनाएको छ। संविधान सभाको बैठक आज पनि बसिरहेको छ। आजको बैठकमा तत्कालीन राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मसौदामा भएको सहमति र असहमतिको निर्केण सम्बन्धी प्रतिवेदन 2071मा सभासदहरूले बोल्ने क्रम जारी रहनेछ। सो प्रतिवेदनमा आआफ्नो धारणा राख्नका लागि करिब 400 सभासदहरूले नाम टिपाएका छन् भने अहिलेसम्म 100 जतिले मात्रै धारणा राखेका छन्। बाँकी सदस्यहरूले पनि आफ्नो धारणा राख्ने भएका छन्। संविधान अभिलेख अध्ययन तथा निर्केण समितिले प्रस्तुत गरेको सो प्रतिवेदन एवं सोसँग सम्बन्धित पूरक प्रतिवेदनमाथि एकीकृत रूपमा बैठकमा सभासदहरूले बोल्ने क्रम गत बिहिबारदेखि सुरु भएको हो। भारतीय तीर्थयात्री बोकेको LU1X3003 नम्बरको बस प्युठानको गोठी बागमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या 18 पुगेको छ। 12 जनाको घटनास्थलमै र 6 जनाको प्युठान जिल्ला अस्पतालमा उपचार गर्दै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ। स्वर्गद्वारी दर्शन गरेर भीमग्रीबाट कृष्णनगर जाँदै गरेका भारतीय तीर्थयात्री बोकेको बस गोठी बागको लामा चौरमा सडकबाट 100 मिटर तल खसेको प्रहरी प्रमुख दीपक रेग्मीले बताउनु भएको छ। घाइते मध्ये 24 जनाको प्युठानमा उपचार भइरहेको छ भने 19 जनालाई बुटवल पठाइएको छ। तीर्थयात्री भारतको उत्तर प्रदेशको बहराइच, गोन्डा र बलरामपुरका रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिम विश्वविद्यालयका महत्त्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको छ। अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतले वीरेन्द्रनगर 8 इत्राममा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो। कर्मचारी नियुक्ति, सामान खरिद, भवन निर्माण लगायतसँग सम्बन्धित कागजपत्रहरू नियन्त्रणमा लिएको अख्तियारका क्षेत्रीय कार्यालयका प्रवक्ता जङ्गबहादुर डाँगीले जानकारी दिनुभएको छ। आर्थिक अनियमितता सम्बन्धी उजुरी परेपछि अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो। अनलाइन सञ्चार माध्यम सञ्चालन प्रक्रिया सुझाव समितिले अनलाइन सञ्चार माध्यमहरू सूचना विभागमा दर्ता गर्ने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ। प्रेस काउन्सिल नेपालका अध्यक्ष बोड बहादुर कार्की नेतृत्वको समितिले अनलाइन सञ्चार माध्यमको नियामक निकायको रूपमा प्रेस काउन्सिल नै रहने, अनलाइन सञ्चार माध्यमलाई समेट्न राष्ट्रिय प्रसारण ऐन 2049 र छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन र नियमावलीका दफाहरू संशोधन गर्न पनि सिफारिस गरेको छ। यसै गरी अनलाइन पत्र पत्रिकालाई परिभाषित गरी त्यसमा समेटिएका सबै पत्रकार आचार संहिता पालना गर्नुपर्ने, अनलाइनमा रेडियो र टिभी प्रसारण गर्दा लाइसेन्स लिने व्यवस्था गर्नुपर्ने लगायतका 10 बुँदे सिफारिस गरेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। गरिब घर परिवार पहिचान गरी परिचय पत्र बाँड्ने काम यो वर्ष सुरु नहुने भएको छ। यही वर्षदेखि बाँड्ने भने पनि सङ्कलन गरिएको तथ्याङ्क विश्लेषणको काम नसकिएकाले अर्को वर्षदेखि मात्रै परिचय पत्र बाँड्ने काम सुरु हुने गरिब घर परिवार छनौट तथा परिचय पत्र वितरण बोर्डका कार्यकारी उपाध्यक्ष दुर्गा भट्टराई नेउपानेले जानकारी दिनुभएको छ। गरिब घर परिवार पहिचानका लागि विभिन्न 25 वटा जिल्लाबाट घर परिवारको तथ्याङ्क सङ्कलन गरिएको छ। ती तथ्याङ्कलाई कम्प्युटरमा राखेर विश्लेषण गर्न नियुक्ति गरिएको परामर्शदातालाई आउँदो साउनसम्मको समय दिएकाले यो वर्षभित्र परिचय पत्र वितरणको काम सुरु नहुने भएको हो। अब पालो अर्पण जनआवाजको। अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र बहादुर चन्दले आफै पार्टी अध्यक्ष घोषणा गर्नुलाई तपाईँ के भन्नुहुन्छ? ए पालो भएकाले स्वाभाविक, बी पार्टीलाई चुनौती र सी पदीय मोह। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। अब पालो ट्राफिक खबरको। यति बेला नानगढ हेटौँडा बिरगञ्ज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन मुगलिन नौबिसे काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ परासी बुटवल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 056563063, मोबाइल नम्बर 98550167443। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लागे तापनि बेलुकी भने पानी पर्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरी 100% सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो।